मलाई बागलुङ क्षेत्र नम्बर 3 को सांसद सहितको एउटा सर्वदलीय डेलिगेसनले भेटेको थियो र हामीलाई विद्युतीकरणको पनि सहयोग गरिदिन पर्यो भनेर उहाँहरूले भन्दै हुनुहुन्थ्यो। मैले ल ठिकै छ सहयोग गरौँला भनेर यहाँको सांसद सहित सबै दलका साथीहरूलाई मैले भनेको थिएँ। करिब 8-10 जना साथीहरूको एउटा टोली गएको थियो। सकिन्छ सकिँदैन म भन्न सक्दिनँ, तर सम्भावना छ। मैले के सोचेको छु भने गुल्मीसँग जोडिएको यता बागलुङतिर पनि मैले प्युठानको सांसदलाई पनि भनेको छु तपाईँको क्षेत्रका केही समस्याहरू छन् भने ल्याउनुहोस् है भनेको छु। त्यहाँ हिरा भन्ने एमालेकै सांसद हुनुहुन्छ, उहाँलाई भनेको पनि छु। कम्तीमा गुल्मीसँग जोडिएको सबै जिल्लाहरूलाई समेत पनि हामीले केही सहयोग गरौँ भन्ने हिसाबले मैले प्रयत्न गर्दैछु। मैले सहयोग गरेँ भने यहाँको विद्युतीकरणलाई मैले 30-40-50 करोडसम्मको सहयोग गर्न सक्ने यो क्षेत्रकै त्यो एउटा स्थितिलाई मैले भनिरहेको छु। सके भने त्यति सहयोग हुन सक्छ, त्यो सकिएन भने एउटा कुनै ठाउँबाट सहायता मिल्ने एउटा विदेशबाट एउटा कुनै दात्री देशबाट त्यो सम्भावना छ। त्यसो भयो भने केही जिल्लामा सहयोग गर्न सकिने सम्भावना छ। फेरि हामीले एउटा बिन्दुमा हामी के सहमत भएका छौँ भने तल्लो सदनमा पनि प्रत्यक्ष निर्वाचन र समानुपातिक निर्वाचन गरी मिश्रित निर्वाचन प्रणालीका आधारमा जाने। संविधान सभाभित्र एकीकृत माओवादी लगायतको मोर्चाले जुन प्रकारको अराजनैतिक गैर संसदीय अमर्यादित व्यवहार गर्यो यसले निश्चित रूपमा संविधान सभाको गरिमालाई कमजोर बनाउने काम गरेको छ। संविधान सभाको गरिमालाई यसले हल्का बनाएको छ र यसका बावजुद पनि एउटा जिम्मेवार पार्टीको हैसियतले संविधान सभा बाहिर रहेका धेरै दलहरूको भावना मनोविज्ञान र उनीहरूको आस्थालाई समेत पनि समेटेर धेरैलाई मान्ने हुने गरी धेरैले अपनत्व र स्वामित्व लिने गरी हामीले संविधान लेख्नु पर्नेछ।